शीति तुवन मधेश को पाली पहाड़ को आगन हो जुटने में चिकाली। चुरा पोते रात सारी शिर मसिंदूर भरे कता हिड़ू भो ए भाजू च्याट पड़े कता हिड़ू भो ए भाजू च्याट पड़े समझना छ भन्दिनु है कान्छी सालेलाई समझना छ भन्दिनु है कान्छी सालेलाई पीरले जान लौरी जस्तै भइसक्यो माने ल्याउनु बहिनीलाई नि उमेर भइसक्यो माने ल्याउनु बहिनीलाई नि उमेर भइसक्यो आजै देखि खान्नमा धरो धर्म भट्टी तिर कहिले जानमा धरो धर्म भट्टी तिर कहिले जानमा भन्दा म धेरै मारे पाप पाले पुण्य जिम्मा भो मेरै मारे पाप पाले पुण्य जिम्मा भो मेरै दिए भने छ छिटै पञ्चे बाजा बजाउला, माग्दा दिए भने छिटै पञ्चे बाजा बजाउला, देनन् भने फकाएर छिटै फगाउला, देनन् भने फकाएर छिटै फगाउला। कस्तो होला दिदी बहिनी सँगै माइत जाने दिन, कस्तो होला दिदी बहिनी सँगै माइत जाने दिन, एउटै घरमा आउन पाए कति रमाउलिन्, एउटै घरमा आउन पाए कति रमाउलिन्। Mm-hmm.